अब अहिले हेर्ने हो भने दोस्रो संविधान सभा पनि क्रियाशील भइसकेको छ, तर संहितामा पहिचान र सामर्थ्यको कुरा अहिले पनि त्यत्तिकै पेचिलो, अहिले पनि त्यत्तिकै बहसको विषय बन्दै आइरहेको छ। यो पहिचान र सामर्थ्यलाई चाहिँ अतो थाप्ने हतियार बनाइयो भन्ने र यसको गलत अर्थ लगाइयो भन्ने राजनैतिक दलहरू अहिले पनि संविधान सभामा सँगै काम गरिरहेका छन्। त्यसकारण पुरानो बितेका कुराहरूमा अल्झनुभन्दा नयाँ तरिकाले समाधान खोज्नेतिर हामी लाग्नुपर्छ जस्तो लाग्छ। त्यसरी अर्थ लाउने दलहरू बिचको बुझाइ चाहिँ फेरिएको छ कि छैन, कसरी अघि बढ्ने प्रक्रियामा छन् उनीहरू यो पहिचान र सामर्थ्यको मुद्दाको सवालमा? अघिल्लो साता संहिता सङ्गालोमा हामीले राजनीतिक पार्टीहरूले प्रस्ताव गरेका प्रदेशका सङ्ख्या र तिनले पार्ने प्रभावका बारेमा छलफल गरेका थियौँ। त्यही छलफलमा उठेको थियो नि पहिचान र सामर्थ्यको कुरा पनि। हो गणेशजी, आजको छलफलमा हामी तिनै प्रस्तावित संरचनाभित्र पहिचान र सामर्थ्य कसरी हटाउँछ यही छलफल गर्छौँ आज हामी चाहिँ। छलफलमा सहभागी हुनुहुन्छ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषाल, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप केवाली, एन नेकपा माओवादीका देवेन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका रामजनम चौधरी, पूर्व सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक, राज्य पुनर्संरचना आयोगका तत्कालीन सदस्य मल्ल के सुन्दर, संघीयतामा चासो राख्ने राजनीति शास्त्रका केही विद्यार्थीहरू। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। म रामजनमजीबाट जान्छु। त्यही रामजनमजी, जस्तो अहिले जुन एक साडीहरू नि तराई अहिले अलिकति बढी भोलाटाइल भएको छ, विशेष कारण सङ्घीय व्यवस्थाको कुराकानी गर्दाखेरि तपाईँ मध्यपश्चिम सुदूरपश्चिमतिर जानुभयो भने अखण्ड भन्नेहरू पनि त्यति नै ठुलो आवाजले कराउने, त्यसपछि आएर हाम्रो थाकथलोको आधारमा चाहिँ हाम्रो पहिचान स्थापित हुनुपर्छ भनेर थार समुदायले माग गरिरहेको अवस्था छ। तपाईँ त त्यहीँबाटै जितेर आउनु। त्यसपछि पूर्वमा तपाईँले कुराकानी गर्नुभयो भने एक तहको समस्या जनकपुर धनुषा, त्यसपछि आएर यता पर्सातिर पनि दुई तहकै मान्छेहरूको सवाल छ। तपाईँहरूको लागि चाहिँ पहिचान भने के? पहिचान हामीले कुन ढङ्गले व्याख्या गरेका छौँ भने राजनीतिक अधिकारको बारेमा हामी व्याख्या गरेका छौँ। जस्तै उदाहरणको लागि अखण्ड सुदूरपश्चिम बन्यो भने, नौ जिल्ला बन्यो भने, एउटा प्रदेश बन्यो भने थारू समुदाय कुल 5% हुन्छ। थारू समुदायभन्दा बाहेक 95% अन्य जाति हुन्छ। भनेपछि राजनीतिक अधिकारको हिसाबले त हामी त कहीँ पनि हुँदैनौँ। हामी भोलि गएर हाम्रा कुनै पनि हाम्रो समुदायबाट भोलि गएर राजनीतिक दृष्टिकोणले निर्णायक ठाउँमा हामी पुग्न सक्दैनौँ। हामी त खालि के हो, दयाको पात्र मात्रै बन्न सक्छौँ। त्यो बेला जस्तै 95% भएको जातिहरूले 5% भएका जातिहरूलाई के पनि नदिन पनि सक्छ नि त। त्यसले गर्दा हामी समुदाय मुख्य लडाइँ भनेको के हो भने भूगोल प्लस राजनीतिक अधिकार। यदि चितवनदेखि कञ्चनपुरसम्म यदि हामीले राज्य बनायौँ भने के हुन्छ भने त्यसमा थारू मधेसी समुदाय 45%, 55% पहाडी समुदाय। भनेपछि हामी यस्तो राज्य बनाऊ ताकि सबै जातिले यो महसुस गर्न सकुन् कि मेरो राज्य हो। हामीले यस्तो राज्य नबनाऊ ताकि अन्य जातिहरूले यो महसुस गरून् कि मेरो त राज्य नै होइन, म त विभेदमा परेको छु। हामी नयाँ संरचनामा जाँदैछ भनेपछि विभेदको अन्त्य हुनुपर्छ भन्ने कुरामा, त्यो दृष्टिकोणबाट अगाडि बढ्नुपर्छ भन्ने कुरा हाम्रो धारणा हो। पावर सेयरिङको कुरा आयो, सबभन्दा पहिला त राजनीतिक अधिकार प्राप्ति हुनु पर्यो नि। अब तपाईँले अहिले कुरा गरेको चाहिँ तपाईँहरूको लागि पहिचान भनेको त्यहाँभित्रको राज्य व्यवस्थामा एउटा समुदायले राजनीतिक अधिकार कसरी प्रयोग गर्छ, उपयोग गर्छ र सम्भावना बोक्छ भन्ने कुरालाई पहिलो प्राथमिकता राखेर कुरा गरेँ भनेर भन्नुभयो। मलाई यसरी बताइदिनुहोस् न, यो मधेस जनता फोरम लोकतान्त्रिकले जति मान्छेहरू तल मधेस तराईमा उठाए नि, तपाईँहरूले 90% बढी मान्छेहरू एउटा समुदाय अथवा मधेस तराईकै मान्छेहरूलाई चाहिँ प्रत्यक्ष प्रणालीमा उठाउनु भयो। अहिले तपाईँले कुरा गरेको अनुसार कुरा गर्ने हो भने त त्यहाँ त आधाउधी समुदाय त पहाडी पनि बस्थे। तपाईँले कस्तो राजनीतिक अधिकारको कुरा गर्दै हुनुहुन्छ जुन अधिकार तपाईँले आफै उपयोग गर्नु भएको छैन? होइन, हामीले समावेशी ढङ्गले हिँडे आएको, समावेशीले ढङ्गले जानुपर्छ। तर यस्तो किसिमको समावेशी बनाउनु पर्छ ताकि कसैको अधिकार हनन नहोस्। यहाँ त के हुँदैछ भने केही व्यक्तिहरूको प्रभावमा राज्य पूर्ण संरचना हुने, केही व्यक्तिको प्रभावमा राजनीतिक अधिकारहरू लिने। उदाहरणको लागि म भन्न चाहन्छु कि जस्तै हाम्रो अब कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिमाञ्चल बनायो भने कङ्ग्रेसका र एमालेका केही नेताहरू के भन्दैछन् भने उनीहरूलाई केही अधिकार हामी दिउँला भन्ने कुराको बारेमा। यहाँ त पूर्ण रूपमा हामी राजनीतिक अधिकार खोजिरहेछौँ। जबसम्म राजनीतिक अधिकार प्राप्ति हुँदैन, हामीले यो महसुस गर्दैनौँ कि मेरो ठाउँ हो यो, म राजनीतिक हिसाबले म अगाडि यो हिसाबले बढ्न चाहन्छु, म भोलि गएर यो प्रदेश भने म यो ठाउँ पुगाउँला। तर यहाँ त के हुँदैछ भने केही सीमित अधिकार दिएर दबाउने किसिमको जुन मानसिकता छ। तपाईँले एउटा समुदायको राजनीतिक अधिकारको कुरा गर्दा अर्को समुदायको राजनीतिक अधिकार हो, सबै समुदायको भन्दैछु म। त्यसले गर्दा के भने मैले उदाहरण दिएँ कि अखण्ड सुदूरपश्चिमाञ्चल बन्यो भने के हुन्छ भने पहाडमा बस्ने जस्तै दार्चुला भयो, बैतडी भयो, उतातिरा बझाङ भयो, उहाँका साथीहरू पनि शोषित पीडित छन्, उहाँ पनि विकास भइरहेको छैन। र पाँच विकास क्षेत्रको जुन अवधारणा आइरहेको, जस्तै अखण्ड सुदूरपश्चिमाञ्चल कुराउने बित्तिकै के भयो भने, अखण्ड सुदूरपश्चिमाञ्चल भन्नाले के हामी बुझिरहेछौँ भने, पहिलेको पाँच विकास क्षेत्र हामी बुझिरहेछौँ। जस्तै सदरमुकाम छ डुटी, कामदम जम्मै हुन्छ धनगढी, सदरमुकाम छ सुर्खेत, काम हुन्छ नेपालगञ्ज, भनेपछि त्यो त फेल भइहाल्यो, त्यो त पञ्चायतकालीन दृष्टिकोण, त्यो त फेल भइहाल्यो। जब हामी अग्रगामी सोच, अग्रगमनमा जब हामी जाँदैछौँ भने, त्यो ढङ्गको सोचबाट हामी जबसम्म हामी अगाडि बढ्न सक्दैनौँ, तबसम्म के पनि प्राप्ति गर्न सक्छ। त्यसले गर्दा के हो भने, हामीले त यो पनि भनेका छौँ कि ठिक छ, थरवट नाम नराखौँ, लुम्बिनी प्रदेश नाम राखौँ न त। के सर, लुम्बिनी प्रदेश भनेको त अब नेपालको अब शान्ति दूतको रूपमा रहेको गौतम बुद्धको नामबाट राखौँ हामी। तर भूगोलको लडाइँ पनि हो एउटा, भूगोलमा बस्ने त्यो क्षेत्रमा बस्ने या बसोबास गर्ने त्यो भूगोलभित्र सबैको प्रतिनिधित्व हुनुपर्छ। त्यो दृष्टिकोणबाट यदि हामी प्रदेश बनाउन सक्यौँ भने त्यसको महत्त्व हुन्छ। नत्र भारतमा जस्तै तपाईँले नि उदाहरण सुरुमा भन्नुभयो कि 15 प्रदेशबाट आज 29 प्रदेश भयो। तेलङ्गाना प्रदेश 60 वर्षपछि बल्ल पायो उसले, भाषिक आधारमा तेलङ्गाना प्रदेश अहिले बनिया छ। भनेपछि 60 वर्ष त्यहाँका साथीहरू लडाइँ लडे नि त। भोलि गएर हामीहरूलाई उदाहरणको लागि जो पिछडेका छौँ हामीहरू, हरेक तह तब्कामा हाम्रो पहुँच छैन, भनेपछि यदि हामीले अहिले जुन ढङ्गबाट नेपाली कङ्ग्रेस एमालेको अभिव्यक्ति आइरहेको छ त्यो ढङ्गबाट प्रदेश बन्यो भनेपछि भोलि गएर त फेरि विद्रोह सुरु हुन्छ नि त। हामी फेरि लडाइँ कति वर्ष लडौँ ल, 50 वर्ष, 60 वर्ष, 100 वर्ष। भारत जस्तो देशमा त 60 वर्ष लडाएर बल्ल भेटाए तिनीहरू तेलङ्गाना प्रदेश, अनि नेपाल जस्तो देशमा त हामी त 100 वर्ष, 200-300 वर्ष लडाएपछि बल्ल हामी आफ्नो अधिकार प्राप्ति हुन्छौँ। त्यसले गर्दाखेरि अहिले नै हामीले जब राज्य पुनः संरचना हामी जाँदैछौँ भने हामीले अहिले नै सबै कुरा अधिकार प्राप्ति सबै बाँडफाँड हुनुपर्छ भन्ने कुरा हाम्रो दृष्टिकोण। म मोहनराज जोशी, द्वन्द शान्ति र विकास विभागबाट। मेरो खास गरी प्रश्न र केही जिज्ञासा र सानोतिनो असन्तुष्टि पनि होइन, यो हाम्रो रामजनमजीलाई र देवेन्द्र पौडेलजी छ है। रामजनम चौधरीज्यूले भन्नुभयो, उहाँ कैलालीको क्षेत्र नम्बर 3 प्रत्यक्षबाट निर्वाचित सभासद पनि हुनुहुन्छ, र मेरो घर चाहिँ कञ्चनपुर। मैले कञ्चनपुरको त्यो अखण्ड सुदूरपश्चिम र थारुवान प्रदेशको जुन बेलामा त्यो आन्दोलन चर्कियो र विभिन्न किसिमका जातीय नै भन्नुपर्छ समूहहरू आफ्नो आफ्नो अधिकारको लागि, र खास गरी जातीय नाम नै थारूहरूको तर्फबाट जातीय नाम नै स्पष्ट हुने गरी संहिताको नामाङ्कन गरिनुपर्ने र त्यही अनुसार सीमाङ्कन हुनुपर्ने, तराईको बेल्ट र पहाडी मूलका मान्छेहरू जो कैलाली र कञ्चनपुरमा अहिले पनि जनसङ्ख्याको हिसाबमा मलाई लाग्छ बहुमत नै छ, त्यस हिसाबले बसोबास गरिरहेका छन्, उनीहरू चाहिँ अखण्ड सुदूरपश्चिमको पक्षमा चाहिँ आन्दोलन गरिरहेका थिए। त्यसै क्रममा त्यहाँका स्थानीय बासिन्दामा यस किसिमको विभाजन भयो कि थारूहरू जो पहाडीको जग्गा कल्टिभेट गरेर त्यसमा चाहिँ खेतीपाती गर्थे, उनीहरूले केहीले त त्यो पनि गर्न छोडे र त्यसपछि उनीहरू त्यो कामको विकल्पमा लाग्न थाले, र पछिल्लो अवस्थामा चाहिँ त्यो केही सामान्य हुँदै गयो र अहिले पनि त्यसले चाहिँ पुरानो जो रेसिप्रोसिटी आदान प्रदानको स्थिति थियो त्यसलाई चाहिँ अलिक खलल पारेको छ। मैले उहाँलाई के सोध्न चाहेको भनेपछि, हाम्रो जुन सुदूरपश्चिमको तराई छ त्यो चाहिँ चितवनदेखि कञ्चनपुरसम्मको सङ्घीय मोडेलमा समावेश भयो भने, त्यहाँ जो कैलाली कञ्चनपुर सहितको पहाडी क्षेत्रमा पनि बस्ने जनताहरू छन् उनीहरूको सबैको अधिकार कसरी सुनिश्चित हुन्छ, त्यहाँ चाहिँ कसरी एउटा सन्तुलन कायम भएको छ भने, जिल्लाहरू जुन डोटी डाँडुरा, अछाम, बझाङ, बाजुरा, दार्चुलाहरू, त्यहाँ चाहिँ खानेकुरादेखि लगायत अन्य बेसिक एकदम फन्डामेन्टल कुराहरू पनि धनगढीबाट कञ्चनपुरको महेन्द्रनगरबाट हुँदै अतरिया हुँदै चाहिँ त्यहाँ जान्छ। थारुवान प्रदेशको आन्दोलनको बेलामा महेन्द्रनगरमा, खास गरी महेन्द्रनगरमा जो पहाडी मूलका मान्छेहरू थिए, त्यो आन्दोलन चर्किँदा थारू प्रदेश हुनुपर्छ भन्दै गर्दा त्यहाँ चाहिँ बिजुली काटियो र केही दिनसम्म लाइट पनि आएन, धनगढी पनि अवरुद्ध भयो, कञ्चनपाट अवरुद्ध भयो, त्यसको इफेक्ट चाहिँ कर्णालीसम्मै पऱ्यो, उहाँलाई रामजनमजीलाई पनि थाहा छ होला। त्यो कुरा मात्रै हुँदा, थारुवानको नाम मात्रै हुँदा त त्यस किसिमको जनतामा त्यस किसिमको एउटा भित्रदेखि त्यस्तो भाव सिर्जना गरायो त्यो नामाङ्कनको कुराले गर्दा भने, भोलिको दिनमा चाहिँ यो थारू प्रदेश, हाम्रो लुम्बिनी अवध थारुवान प्रदेश कायम गरियो भने यसले चाहिँ अर्को द्वन्द्वको श्रृङ्खला निम्त्याउने हो कि, हामीले भन्छौँ राजतन्त्र फाल्यो हुन्छ तर अर्को श्रृङ्खला निम्त्यायो भने त्यसको कुनै उपाध्यायता रहेन, कसरी जवाब दिनुहुन्छ? पहिले त म मोहनराज जोशीजीलाई धन्यवाद यस मानेमा दिन चाहन्छु कि सम्बन्धा पहिले आन्दोलन थरवट आन्दोलन सुरु भएको होइन, सम्बन्धा पहिले त अखण्ड सुदूरपश्चिमाञ्चलको नामबाट सम्बन्धा पहिले आन्दोलन सुरु भएको हो, र जब हामीले अवधि अधिकार प्राप्ति हुँदैन भन्ने कुरा आइसक्यो त्यसपछि बल्ल थरवट आन्दोलन सुरु भएको, भनेपछि सम्बन्धा पहिले दबाउने र अरूको अधिकार खोज्ने आन्दोलन त सम्बन्धा पहिले सुरुवात अखण्ड सुदूरपश्चिमाञ्चलबाट सुरु भयो नि त। अखण्ड भन्नाले के हो त, नेपाल मात्रै राष्ट्रिय अखण्ड हो, बाँकी त जब हामी राज्य पुनः संरचनामा जाँदैछौँ भनेपछि वडा पनि तपाईँको अब ब्रेक होला, गाउँका अन्य गाउँहरू पनि ब्रेक होला, त्यसपछि न हामीले ऊ जान्छौँ, होइन अब बाँकी कुरो के पनि तिमीले गर्न पाउँदैनौ, जुन छ यथावत रूपमा जानुपर्छ भन्ने दृष्टिकोणबाट गयो भने त्यो के पनि हुँदैन। त्यसले गर्दाखेरि हाम्रो भनाइ के हो भने कि चितवनदेखि कञ्चनपुरसम्म जुन अब राज्य पुनः संरचना आयोगको जुन रिपोर्ट आएको छ त्यसमा हामीले स्पष्ट रूपमा के भनेका छौँ भने, कि 45% थारू र तपाईँको मधेसी समुदाय छ, 55% त के छ भने पहाडी समुदायको ऊ छ। भनेपछि के भयो भने यो प्रदेश बन्यो भने के हुन्छ भने थारूले, मधेसीले, दलितले, ब्राह्मणले, क्षेत्रीले सबैले के महसुस गर्छ भने मेरो प्रदेश हो। यस मानेमा कि धेरै जनसङ्ख्या फरक हुँदैन। र यदि उत्तरदेखि राज्य बन्यो भने, अखण्ड सुदूरपश्चिमाञ्चल बन्यो भने थारू समुदाय त कहिले फिलिङै गर्दैन कि मेरो प्रदेश, किनभने 5% 3% मात्रै हुन्छ। भनेपछि रान्ती दृष्टिकोण त हामी कहिले पनि अगाडि बढ्न सक्छौँ नत्र यथास्थिति। मलाई के सुन्दरलाई पनि के सोध्ने इच्छा छ, तपाईँ अहिले जुन कहिले कञ्चनपुरका मान्छेहरूले आफ्नो पहिचान त्यो क्षेत्र कुन राज्यमा पर्छ भन्ने कुराकोलाई हिजो थरवटको लागि चाहिँ जुन मागहरूको राखेर आन्दोलन गर्ने अधिकार जति छ, अहिले हाम्रो प्रदेश यहाँ पाउनुपर्छ भनेर बोल्ने अधिकार अरूलाई पनि त्यति नै रह्यो। कैलाली र कञ्चनपुरका बसेका अरू मान्छेहरूले उनीहरूलाई पनि त पहिचान भने त जस्तो म यहाँ बस्छु, नेवा प्रदेशमा मेरो घर छ, नेवा प्रदेशको नामले मेरो पहिचान समेटेन भन्ने कुरा मैले बोल्छु भने त त्यो पनि मेरो अधिकारको विषय भयो। मलाई होइन त्यो त तिम्रो चाहिँ यसरी मिल्यो नि त भन्ने कुरा बुझाउने जिम्मेवारीमा तपाईँहरू हुनुहुन्छ। अब त्यसकारण कसले कसलाई मिच्यो भन्ने भन्दा पनि यति बताइदिनुहोस्, तपाईँले अहिले भनिरहेको त्यो जुन प्रदेश, दुईटा प्रश्न, चितवनदेखि कैलाली हुँदा कञ्चनपुर हुँदाखेरि चाहिँ अहिलेको हामी चाहिँ तपाईँहरू चाहिँ अघि भर्खर सुर्खे जानु पर्यो भनेर तपाईँहरू चाहिँ दुःख मान्ने बिचरा थियो त्यति लामो बाटोमा, कसरी चाहिँ मान्छे चितवन जान्छ कि कञ्चनपुर जान्छ कुन ठाउँमा जान्छ एउटा कुरो त्यो पनि बताइदिनुहोस्। अनि अर्को त्यसभित्र बसेका पहाडी मान्छेहरूले त्यो पहिचान जुन अहिले तपाईँको मधेस अवध थरुवान भनेर प्रस्ताव गरिएको छ त्यसभित्र आफ्नो पहिचान यो भनेर कसरी बुझ्ने, त्यहाँ बसेका 55% पहाडीलाई म सुरुमै भन्दैछु। नामाकरणको बारेमा हामी त्यसमा फिलजिलो छौँ। मैले भने त लुम्बिनी प्रदेश गौतम बुद्ध प्रदेशमै राखे हुन्छ, तर भूगोलको लडाइँ हो यहाँ। भूगोलको लडाइँ यस मानेमा हो कि हामी यस्तो भूगोलको स्थिति बनाऊ, यस्तो प्रदेश बनाऊ सबैले महसुस गर्न सकुन् मेरो प्रदेश हो। मैले उदाहरण दिएँ नि त, 9 जिल्लाको एउटा प्रदेश बन्यो भने थारू समुदाय त 3% या 4% भन्दा बढी त हुँदैन। त्यसपछि राजनीतिक दृष्टिकोण चाहिँ ऊ त कहिले पनि अगाडि बढ्न सक्दैन। यदि पूर्व पश्चिम राज्य बने के हुन्छ, पहाडी समुदाय पनि जहिले पनि अब चिफ रिस्ट होला या थारू समुदाय होला या मधेसी समुदाय सबैले मौका पाउन सक्छन्। तर उत्तरदेखि राज्य बन्यो भने हामी थारू समुदाय कहिले पनि राजनीतिक दृष्टिकोणले अगाडि बढ्न सक्दैनौँ। त्यसलाई गर्दाखेरि हामी यस्तो फेरि विद्रोहको बीज रोपण हुन्छ। भनेपछि के भने कैलाली कञ्चनपुरमा हामी यो हामी पूर्व जस्तो होइन। मधेस आन्दोलन भएको त्यो बेला पहाडी समुदायले लखेटे तिनीहरूले, तर हामी त कैलाली कञ्चनपुरबाट कसैले लखेट्दा होइन, कसैको घरमा तपाईँको अब तोडफोड गरे त होइन, हामीले विशुद्ध रूपमा हाम्रो अधिकार मागे हौ। त्यसलाई गर्दा यो बीज रोपणको जड त त्यो बेला तत्कालीन नेपाली कङ्ग्रेस र एमाले, म यहाँ मान्य आदरणीय साथीहरू हुनुहुन्छ यहाँ, उहाँहरूकै लिडरहरूले सबभन्दा पहिले सुरुवात त गरे हो नि त। त्यसलाई गर्दा के हो भने हामी यस्तो राज्य बनाऊ ताकि सबैजना त्यसमा महसुस गर्ने हिसाबले राज्य बनाऊ भन्ने खोजे हो। त्यसलाई गर्दाखेरि हामी पहाडी समुदायलाई लखेट्ने या भगाउने भन्या त त्यो होइन। रामजनजीले बोलिहाल्नु भयो, म देवेन्द्रजीलाई उहाँले जोड्नु भयो भनेर मैले सोधिहाल्नु। देवेन्द्रजी, एउटा त रामजनमजीले यो भनिरहँदाखेरि तपाईँहरूको मूल त विशेष त तपाईँहरूले अग्राधिकारको कुरा पनि एक अध्यक्त असुन मिल्छ। रामजनमजी अहिले एकात्म शासन व्यवस्थामा पनि इलेक्ट्रेड भएर आउनु भएको छ त्यही ठाउँबाट। अहिले कैलाली कञ्चनपुरका मान्छेहरूले अखण्ड सुदूरपश्चिमको लागि भनेर आन्दोलन गरे, थारूले चाहिँ महसुस गर्न सक्ने संघीयताको लागि पनि त्यति नै हदसम्मको चर्को आवाज छ। सङ्घीय व्यवस्थामा गइसकेपछि एउटा प्रदेश दुवैका लागि हुन्छ, त्यो दुवैले आत्मसात गर्ने कुरा हामीले बुझाउन नसक्यो हो कि जस्तो लागेको, त्यो पनि गराइएको हो। त्यसभित्र अब ठुलो चाहिँ खास गरी संघीयतामा कति देश जान्छ कि भनेर प्रेसर दिनको निम्ति चाहिँ केही ठाउँहरूमा यति सचेततापूर्वक गराइयो कि मिलेर बसेका जनतालाई भड्काइयो। त्यसका चाहिँ ज्वलन्त उदाहरण, अब कि त हामी मैले धेरैतिर जान्न होइन, त्यो चाहिँ त्यति स्वस्फूर्त भएको होइन, सचेत प्रयत्नद्वारा होइन लाखौँ मान्छेले सडकमा उतारेर गरिएको जनताको आवाज भएको हुँदाखेरि सुन्नु त पर्छ। तर मैले राख्न खोजेको कुरा के हो भनेदेखि, अब जस्तो नस्लका आधारमा मानिसको कुन विभेद भएको होला कि त त्यो नै साइन्स भन्नु पऱ्यो, हामीले त्यो विभेदै साइन्स भन्नु पऱ्यो। नस्लका आधारमा, धर्मका आधारमा, भाषा र संस्कृतिका आधारमा, क्षेत्रका आधारमा, लिङ्गका आधारमा विभेद छ नि त नेपालमा। त्यो विभेद अन्त गर्ने भने हो नि त हामीले नयाँ बनाउने कि त हिजोकै ठिक थियो भन्नु पऱ्यो। त्यो विभेदको अन्त गर्ने भने हो कि हामी त्यसमा घुसेर पक्नुपर्छ। जहाँ जहाँ विभेद थियो नडराइकन त्यो विभेदको अन्त गर्ने गरी राज्यको अग्रगामी पुनर्संरचना हामीले चाहिँ यो सङ्घमा अभिव्यक्त गर्ने गरी गर्न तयार हुनुपर्छ र मात्रै हामी त्यहाँ बस्छौँ। भएकोलाई भन्न किन डराइरहेका छौँ? जङ्गल एउटा एकीकृत देखाइयो होइन, त्यहाँ साल छ, त्यहाँ सिसौ छ, त्यहाँ चाहिँ सल्लाह होला भनेदेखि चाहिँ अलग अलगको अलग अलग चाहिँ चरित्र छ, खण्डीकृत हो त्यो, तर चाहिँ एकीकृत इकाइबाट अलग होइन त्यो, त्यो वन हो। नेपाल पनि एउटा एकीकृत चाहिँ होल इकाइ हो, मैले त्यसैमा पुनः आउन चाहेँ। त्यसभित्र अलग अलग चाहिँ पहिचान भएका भाषा संस्कृति छन्। हेपियो नि त मधेसीले मधेसी होइन, कतिपय अवस्थामा जाने धोती भन्नाले हेपियो नि त। आखेरि उनीहरू पहिचानलाई सम्मान गरिएन, विभेद गरियो, अन्याय गरियो, उत्पीडन पारियो, होइन, महिलालाई अधिकार दिइएन। अरू जस्तो यहाँ प्रदीपजी हुनुहुन्छ, उहाँ पनि बाहुनु, म पनि बाहुनु, हाम्रो पुर्खा चाहिँ एउटै उसबाट आएका, एकजनालाई दलित बनाइयो नि त नेपालमा। सामन्ती वैदिक परम्पराले आर्य पुर्खा एउटै हो, मलाई बाहुन बनाइदियो, मेरै चाहिँ पल्लो डाँडा बस्ने चाहिँ मेरै पुर्खाको अर्कोलाई चाहिँ दलित बनाइदियो, किन बनाइदियो? कि त त्यो बेटीको भन्नु पऱ्यो, कि त बनाएको बेटीको साइन्स होइन भनेदेखि त्यसलाई तानेर ल्याउनु पऱ्यो नि त, बराबर बनाउनु पऱ्यो, मरौ बराबर भन्ने बनाउनु पऱ्यो नि त। त्यस कारणले यो धर्म, संस्कृति, नस्ल, भाषाका आधारमा गरेका हिजोका उत्पीडनहरू अन्त गर्नुपर्छ। त्यसको निम्ति अब उत्पीडनको महसुस नगरेको समुदायले केही समय पर्खिनुपर्छ, त्यो झर्नी बनाए होइन। त्यसमा चाहिँ सङ्ख्या गणित लगाउनु हुँदैन, त्यसमा उत्पीडनमा परेकालाई लिएर आउनुपर्छ। त्यसैका आधारमा यो सङ्घको परिकल्पना गरिएको हो। यो भनेको चाहिँ खास गरी 13, 11, 12, 15 प्रदेश मात्रमा मात्रै होइन, अहिले पनि भनिसके गाविस र वडामा गएर पनि व्यक्त हुन्छ। त्यो त्यहाँ पनि उत्पन्न परेको समुदायलाई अधिकार दिनको निम्ति पिरामिडीय ढाँचामा तलदेखि माथिसम्म त्यसो गरियो भनेदेखि सबैले राज्यका सबै इकाइमा अपनत्वको महसुस गर्छ। हामीले त्यही मोडेलको सङ्घीयताको परिकल्पना गरेका छौँ। उहाँको प्रश्नलाई पनि मैले जोडेँ, मधेस अवध थरुवानकै उदाहरणमा जाउँ न। अब मधेस अवध थरुवानले चाहिँ अहिले तपाईँले जुन पहिचान अनि तपाईँले सुरुमा भनेको सबै जाति समुदायले उत्पीडनमा परेको समुदायले अधिकार पायो भन्ने महसुस गर्न सकिने व्यवस्था। पहिलो कुरा म केही साथीहरूले भनेको कुरामा अलिकति म करेक्सन गर्न चाहन्छु। एउटा प्रदीपजीले भन्नुभयो विभेद चाहिँ दुई किसिमको छ, होरिजन्टल र भर्टिकल भन्नु, त्यसमा उहाँसँग विभेद होइन, त्यसमा एडिसन गर्न चाहन्छु। नेपालको सन्दर्भमा विभेदको कुरा गर्दाखेरि एउटा वर्गीय विभेद जो आर्थिक रूपमा चाहिँ छ, धनी गरिबको रूपमा। दोस्रो कुरा सामाजिक समुदायगत रूपमा छुवाछुतदेखि लिएर त्यो रूपमा चाहिँ छ। तेस्रो कुरा भनेको लैङ्गिक रूपमा पुरुष र महिलाको रूपमा चाहिँ त्यो पनि चर्को चाहिँ मतलब विभेद चाहिँ नेपालमा कायम छ। चौथो भनेको क्षेत्रीय रूपमा पनि छ, पहाडका मान्छे, सहरका मान्छे, मधेसका मान्छे भनेर यो चार किसिमको चाहिँ विभेदहरू छ। अहिले नेपालमा फेरि म त्यो थ्योरिटिकल कुरामा यही नै आउँछु, के महसुस गरियो भन्दाखेरि लामो समयदेखि नेपालमा जो विविधता बहुलता छ त्यसको रिफ्लेक्सन चाहिँ स्टेटमा चाहिँ देखिएन है। एउटै वर्ग, एउटै भाषा, एउटै धर्म, एउटै समुदायको बाहुलता रह्यो। त्यसैले नेपालमा भएका जुन चाहिँ विविधताको छ त्यसको रिफ्लेक्सन चाहिँ कसरी ल्याउने त, नेपालको स्टेटको स्वरूपलाई कसरी चाहिँ समावेशी बनाउने भन्ने विषयमा आन्दोलनकारी दलहरूबिचमा एउटा सहमति, हामी समावेशी चाहिँ मतलब राज्य बनाउँछौँ। त्यो पद्धति के हो भने सहमति पद्धतिबाट चाहिँ हामी ल्याउँछौँ भन्ने कुरा हो। त्यसो भएको हुनाले कुन कुनलाई चाहिँ समावेशी गर्न लाग्यो भने लैङ्गिक रूपमा उत्पीडनमा परेका एउटा समुदाय, क्षेत्रीय रूपमा उत्पीडनमा परेका, सांस्कृतिक समुदायगत उत्पीडनमा परेका, वर्गीय रूपमा उत्पीडनमा परेका, तिनीहरूको चारवटा कुरालाई, एउटा पहिचानको कुरालाई स्वीकार गरेर, एउटा पहुँचको कुरालाई, एउटा प्रतिनिधित्वको कुरा, एउटा सम्प्रभुत्व सत्ताको कुरालाई ल्याएर उनीहरूलाई त्यहाँ प्रतिनिधित्व गराउने भन्ने कुरा चाहिँ आयो। त्यसो भएको हुनाले कहिलेकाहीँ चाहिँ मतलब अब मिक्स आइडेन्टिटी पनि हुन सक्दछ। क्षेत्रीय रूपमा उत्पीडन परेका मधेस भन्यो, त्यहाँ चाहिँ मतलब मधेसमा विभिन्न किसिमका चाहिँ समुदाय छन्, वर्ग छन्, तर त्यो क्षेत्रीय उत्पीडनमा परेका, सुदूरपश्चिमको पनि त परिकल्पना गरियो, त्यो पनि क्षेत्रीय रूपमा उत्पीडनमा परेको हिसाबमा। तर त्यसको अतिरिक्त भाषिक, सांस्कृतिक, धार्मिक रूपमा, ऐतिहासिक रूपमा उत्पीडन परेका समुदायहरू पनि छन्। त्यसैले त्यो उत्पीडनलाई सम्बोधन गर्नको लागि ती वर्ग, ती समुदाय, ती जनसङ्ख्या कहाँ छन् भन्ने क्लस्टरको रूपमा हामीले विचार गर्नुपर्छ। हिजो राजा महेन्द्रले 75 जिल्ला र चाहिँ 14 अञ्चल, 5 विकास क्षेत्रको जुन सीमाङ्कन गरेको त्यो सीमाङ्कनको भित्र रहेर काठमाडौँको 3 जिल्लामा त नेवार बहुमतमा छैन, 12 चाहिँ फल्लामा चाहिँ त्यो छैन भनेर हिजोको त्यो चाहिँ मतलब एडमिनिस्ट्रेटिभ पोलिटिकल युनिटलाई चाहिँ मतलब आधार मानेर गर्दाखेरि त्यो गलत हुन्छ। त्यसरी किन गलत हुन्छ भने म एउटा इक्जाम्पल दिन्छु। उत्पीडनमा परे, सबभन्दा उत्पीडनमा परेको एउटा जाति भनेको, समुदाय भनेको चेपाङ हो। तर पञ्चायतले चेपाङलाई यसरी चाहिँ मतलब चाहिँ डिस्ट्रिब्युट गर्यो, अलिकति चेपाङ चाहिँ तपाईँको तनहुँमा, अलिकति चेपाङ स्याङ्जामा, अलिकति चेपाङ चाहिँ धाडिङमा, अलिकति चेपाङ चाहिँ नारायणीमा, अलिकति चेपाङ चाहिँ मकवानपुरमा। त्यो हिजोको पञ्चायती त्यो मतलब त्यो एडमिनिस्ट्रेटिभ चाहिँ मतलब सिमानाभित्र तपाईँ जतिसुकै डेमोक्रेटिक रूपमा इलेक्सन गर्नुहोस् चेपाङको प्रतिनिधित्व प्रभुत्व चाहिँ प्रतिनिधित्व पहिचान कहिले पनि स्थापित हुँदैन। त्यसो भएको हुनाले अहिले हामीले चाहिरहेको के भन्दाखेरि उत्पीडनमा पारिएका ती समुदायलाई उचित प्रतिनिधित्वको लागि सहमति पद्धति, हामी बहुमती भनिरहेका छैनौँ, बहुमती भएको सङ्ख्याको कुराहरू आउँछ, सङ्ख्याको हिसाबमा त चेपाङ थोरै छन् तर उनीहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेको हुनाले हामीले सहमति पद्धतिलाई चाहिँ अप्नाइरहेका छौँ। र त्यसो भएको हुनाले अबको सीमाङ्कन चाहिँ कसरी हुनुपर्छ भन्दाखेरि एउटा प्रदीपजीले भन्नुभयो जस्तो पनि हो, तर त्यसले उत्पीडनमा पारिएका समुदायलाई प्रतिनिधित्व गराउने सुनिश्चित गर्छ त फेरि पनि त्यो जुन चाहिँ मतलब मिक्स चाहिँ मतलब चाहिँ टेरिटोरी बनाउन थाल्यो फेरि पनि के हुन्छ भने हिजो प्रभुत्वमा रहेका जो समुदाय हो फेरि पनि त्यो इलेक्ट्रोनल प्रोसेस भएर तिनीहरू नै जाने भयो, हिजो उत्पीडनमा पारिएका समुदाय कहिले पनि प्रतिनिधित्व हुँदैन। अहिले म यसो छलफल सुन्दाखेरि के जस्तो तपाईँले चाहिँ कुनै एउटा हामी एकदम मिश्रित बसोबास भएको संरचना बसिरहेछौँ, हामीले सङ्घीय व्यवस्थाको सीमाङ्कन गर्दाखेरि कुनै एउटा समुदायले आफैमा मेजोरिटी पाउने ताकि उसले राजनीतिक रूपमा उसको उसले जित्ने खालको परिपाटी बनोस् भन्ने कुराको हिसाबले हेर्ने हो भने त कतै कुनै कुनै साँच्चै उत्पीडनमा परेका वर्गलाई मिलाउनु पर्यो भने त यो त पूर्व पश्चिमै तान्नु पर्ने अवस्था बन्छ कि होइन। हामीले यदि चाहिँ मतलब चाहिँ वर्गीय सामाजिक सांस्कृतिक र चाहिँ यो क्षेत्रीय उत्पीडनलाई अन्त गर्ने र उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने भने एउटा इक्जाम्पलको रूपमा हामीले हिजो चाहिँ मतलब 46 सालपछि बहुदलीय व्यवस्थामा फर्स्ट पास द पोस्ट होइन जसले जित्छ उसले लिने चाहिँ मतलब फर्स्ट पास द सिस्टममा हामी तपाईँले भने जस्तै इलेक्ट्रोल प्रोसेस त गऱ्यौँ त तर त्यो प्रोसेसबाट 14% भएका दलितहरू संसदमा कतिजना पुगे 52 चाहिँ मतलब हाराहारीमा चाहिँ मतलब पर्सेन्टेजको हिसाबमा त दलितको छ कति प्रतिशत पुगे त महिला 51% चाहिँ छ तर महिलाको प्रतिनिधित्व कसरी भयो त त्यो प्रणालीले सुनिश्चित हुँदैन है। त्यसो भएको हुनाले विशेष व्यवस्था गर्नुपर्छ भनेर अहिले महिलालाई हामीले 33% भनेर भन्या होइन, त्यसो भएको हुनाले उत्पीडनमा पारिएका समुदायहरूको लागि पनि उनीहरूको प्रतिनिधित्व सुनिश्चित हुने क्लस्टर बनाउनु पर्छ। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50+ स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। मल्लिकजी, सरकारको संरचनामा अहिले यसो हेर्दाखेरि हाम्रो निजामती सेवामा चाहिँ सबभन्दा धेरै 52 त्यसपछि क्षेत्री त्यसपछि नेवार रहेछन्, अरू सबै समुदाय चाहिँ पछाडि। तपाईँ सरकारी सेवामा त्यत्रो काम गरेर आएको मान्छे, यो जनआन्दोलन 2 पछाडि के भयो भन्दाखेरि 45% आरक्षणको व्यवस्था राज्यले सुनिश्चित गर्यो, त्यसभित्र 33% महिला अनि अरू समुदायहरूको व्यवस्था। अब सङ्घीयतामा जाँदाखेरि यदि हामी सबैले राज्यमा चाहिँ सेवा गर्न पाउने र उनीहरूको अधिकार सुनिश्चित हुने व्यवस्थामा जाने हो भने सीमाङ्कन महत्त्वपूर्ण कुरा हो कि नीति महत्त्वपूर्ण कुरा हो? मैले त यो विवादमा यो समावेशिता भनौँ न, जस्तै अघि मलाई के सुन्दरजीले डाइभर्सिटीको रिफ्लेक्सन भएन सिभिल सर्भिसमा भन्नुभयो होला, त्यो हो भने डाइभर्सिटीलाई कसरी म्यानेज गर्ने, राज्यले गरेछ भने नगरे होइन, कतिको सफल भएको छ देखिएन, आफ्नो ठाउँमा छ चुनौतीहरू, तर एफर्मेटिभ एक्सनको पनि प्रयोग त गर्यो, अर्को डिबेट यहाँ आउनुपर्छ जस्तो लाग्छ। त्यो चाहिँ मेरिटको परिभाषा के हो र त्यो परिभाषाभित्र डाइभर्सिटीलाई कसरी ब्यालेन्स गर्ने होइन, त्यसरी जाने जान सकेन भने फेरि ब्युरोक्रेट इफिसियन्ट हुँदैन क्या। भन्नु खोजेँ मैले, अब सङ्घीय संरचना जे भए पनि त्यहाँको मूलभूत सेवाग्राही त जनता हो, कर्मचारी त होइन। जनताको सोसल एस्पिरेसन, उसको भाषा, उसको अरूलाई पनि सम्मान गर्यो भने जो कर्मचारी भए नि हुन्छ। यो पोलिटिकल डिबेट होइन क्या, यो पावरको स्ट्रगल जुन भने यो पोलिटिकल डिबेट आफ्नो ठाउँमा होला, तर यो चाहिँ नि समावेशिताको कुरा चाहिँ नि दीर्घकालमा सबैलाई चाहिने विषय हो, त समावेशितालाई चाहिँ नि काहीँ न काहीँ मेरिटसँग पनि जोडेर हेर्न सकिएन भने इफिसियन्सी चाहिँ आउँछ। अब त्यो एमाले कङ्ग्रेसले नबुझे भए त तपाईँको क्षेत्र नम्बर 9 किन एमाले कृष्ण गोपाल श्रेष्ठ उठाउँथ्यो, कङ्ग्रेसले ध्यान गोविन्द रञ्जित उठाउँथ्यो? त्यस कारणले बुझ्नुभयो होला सायद, त्यो बुझाइ पुगेन कि, अब भनौँ न कसैको उहाँहरूको नजरमा त्यो बुझाइ जुन हदसम्म जानु पर्यो त्यो पुगेन वा। अब यो दोहोरो छ, मैले बाहिरबाट हेर्दाखेरि उहाँहरूले पनि पहिला अलिकति बढी इमोसनल हुनुभयो होइन, दुवै पक्ष इमोसन्सलाई म्यानेज गर्नु पऱ्यो नि त होइन, र अहिले दुवै पक्ष काहीँ न काहीँ रियालिटीलाई फेस गर्दै हुनुहुन्छ, त्यो फेरि पोजिटिभ एस्पेक्ट पनि हो। राजनीति पोजिटिभ एस्पेक्ट के हो भने ए माओवादी वा संसद बाहिर रहनुभएको, संविधान सभा बाहिर रहनुभएको ड्यास माओवादी, जनजातिको समूहहरू, मधेसीलाई रिप्रेजेन्ट गर्ने समूह, महिलालाई रिप्रेजेन्ट गर्ने समूह जुन जसलाई हामी ककसको रूपमा हेर्थ्यौँ नि, हेर्न सक्छौँ नि, त्यो र संविधानसँग रहेको पार्टीहरू जसले चाहिँ नि अहिले इथनिक हिसाबले सोचिराख्नु भएको छ होइन, वा एजेन्डालाई उठाइराख्नु भएको छ, त्यो कुरा उहाँहरूले चाहिँ बुझाउन उहाँहरू सायद बढी सक्षम हुनुभयो कि, त्यो मेच्युरिटी आयो कि, वा उहाँहरू आफूले बुझ्नुभयो कि, सेल्फ रियलाइजेसन पनि त हुन्छ नि, त्यो हेरिसकेपछि अब अहिले आएर हामी कम्प्रोमाइज गर्न सक्छौँ, र त्यो कम्प्रोमाइज भनेको अघि प्रदीप कमरेडले भने जस्तो नम्बरको गेममा चाहिँ होइन, यो चाहिँ रियलमा चाहिँ पावरको कुरा हो होइन, पावर चाहिँ जनतामा जाने कुरा हो जुन जनतामा सबै पर्छ। तिमन अधिकारी, मैले यहाँनिर नबुझेको कुरा हो कि यो संघीयता कसको लागि भन्ने नै मैले बुझिरहेको छैन, पार्टीको लागि हो कि आम जनता नेपालीको लागि हो संघीयता? यदि आम नेपालीको लागि हो भने किन सङ्ख्यामा विवाद हो यस्तो? अघि प्रदीप सर आफैले भनिसक्नुभयो इट इज एन इभोल्युसनरी प्रोसेस भनिसक्नुभयो, यदि इभोल्युसनरी प्रोसेस हो भने यो पाँच विकास क्षेत्रलाई आधार बाँधेर किन हामी जान सक्दैनौँ? त्यसमा त्यो प्र्याक्टिस गर्दा के हुन्छ र एकचोटि हेर्दाखेरि यसको इसेन्स त आउँछ होला नि, थाहा हुन्छ होला नि हामीलाई। धन्यवाद। अघि पनि एउटा सन्दर्भ उठाएको थियो पाँच विकास क्षेत्रको, मलाई चाहिँ के लाग्छ भने नि हिजो परम्परागत रूपले बाँडिएको पाँच विकास क्षेत्रको डिस्कोर्स र अहिले हामीले गर्न खोजेको राज्यको पुनर्संरचना र संहिताको डिस्कोर्समा आधारभूत रूपले भिन्नता छ। हिजो अधिकार सबै केन्द्रमा हुन्छ र उसले तोकिदिएको अड्कलेर दिएको उसले डेलिगेट गरेको अधिकार मात्रै तलब प्रयोग गर्न पाउँछ भनेको, त्यो पनि विशुद्ध एडमिनिस्ट्रेटिभ मात्रै अधिकार। विकास क्षेत्रमा त कुनै पोलिटिकल त्यहाँ संरचना नै केही थिएन, एउटा क्षेत्रीय प्रशासकको रूपमा अनि सुरक्षाका र विकासका डेभलपमेन्टका चाहिँ केही एजेन्सीको रूपमा मात्रै गयो, त्यो विशुद्ध एडमिनिस्ट्रेटिभ, त्यो चाहिँ केन्द्रले तोकिदिएको अधिकार चाहिँ वितरण भएको एउटा संरचना हो। जबकि संहिताको आधारभूत भिन्नता के हो भने अधिकार हामी सबैले सेयर गरेर लिने भन्ने हो। त्यसो हुँदाखेरि अब विकास क्षेत्रको अवधारणा र संघीयता अवधारणा त मेल खाँदैन, यो पावर सहितको कुरा हो, जुन चाहिँ पावर माथिले चाहेको बेलामा खोज्न पाउने गरी होइन कि तल चाहिँ संघीय प्रदेशहरू आफैमा संविधानले दिएको अधिकारको हदसम्म चाहिँ उनीहरू स्वायत्त हुन्छन् भन्ने, त्यो असीमित त होइन। संविधान हामी सबैले मिलाएर बनाउँछौँ र त्यो संविधानले नै प्रदेशका अधिकारहरू चाहिँ बाँडफाँड गरिदिन्छ, त्यसो हुँदा प्रदेश आफैमा चाहिँ एक हदसम्म चाहिँ स्वायत्त हुन्छन् भन्ने यसको अवधारणा हो। दोस्रो यहाँको प्रश्नसँग जोडिएको सायद त्यही टेरिटोरीलाई यो अधिकार सहित वितरण गर्न सकिन्छ कि सकिँदैन भन्दा सायद सकिँदैन। सायद किन सकिँदैन होला भने हामीले भन्यौँ कि संहितामा जाँदा हामीले दुईवटा कुरालाई चाहिँ बेस बनाउँछौँ, एउटा पहिचानलाई बनाउँछौँ, एउटा सामर्थ्यलाई बनाउँछौँ। अब त्यसले सामर्थ्यको त एउटा स्थिति बन्न पनि सक्छ, विशुद्ध आर्थिक पर्सपेक्टिभले हेर्ने हो भने नेपालको नदी प्रणाली उत्तरदेखि दक्षिणतिर, हाम्रा बाटोघाटो पनि प्राय उत्तरदेखि दक्षिणतिर नै आएको, बसाइँसराईको ट्रेन पनि उत्तरदेखि दक्षिण, विशुद्ध आर्थिक पर्सपेक्टिभले हेर्दा त्यो एउटा तर्क होला, तर विशुद्ध आर्थिक पर्सपेक्टिभमा हामी अहिले संहिताको बहस गरिरहेका छैनौँ। त्यसले कहीँ न कहीँ हिजो उचित प्रतिनिधित्व नभएका, उचित सम्मान नपाएका, उचित पहिचान नपाएका समुदायलाई चाहिँ सम्बोधन गर्नुपर्छ। अहिलेको त्यो विद्यमान बाँडफाँडले चाहिँ प्रदेशहरूलाई त्यो ढङ्गले, मतलब समुदायहरूलाई त्यो ढङ्गले चाहिँ सम्बोधन गर्न सक्दैन, त्यसलाई रिस्ट्रक्चर गर्नुपर्छ भन्ने नै हो। मैले जोडिहालेँ, मैले अघि राजनीतिक अधिकारको कुरा गरेको थिएँ, अहिले अहिलेसम्म मूल त रामचरण चौधरीजी देवेन्द्र पौडेलजीको कुरा सुन्दाखेरिमा जुन समुदाय उत्पीडन पर्यो उसले परिवर्तन महसुस गर्दैन भने संरचनाको पछाडि फेरबदलको मात्रै कुराले केही पनि अर्थ राख्दैन भनेर भन्नुभयो। तपाईँले बताउँदाखेरि बहुपहिचानको आधारमा जाँदाखेरि पनि उत्पीडित समुदायले चाहिँ आफूलाई, अब म चाहिँ अब बल्ल मेरो चाहिँ सम्भावनाको ढोका खुल्यो, मेरो चाहिँ अब म राज्यसम्म अगाडि बढ्ने मौका पाएँ भन्ने महसुस गराउन सकेन भने त बहुपहिचानले पनि त न्याय त दिँदैन, कसरी सुनिश्चित गर्छ त्यसको सुनिश्चित हामी कसरी गर्छौँ भने, त्यही भएर मैले जुन अघि सामाजिक र वर्गीय उत्पीडनको कुरा गरेँ, उत्पीडन जहाँ जहाँ छ तपाईँले उपचार त्यही त्यही खोज्नु पर्यो, एउटै रोगको सबै रामबाण औषधि छैन। जस्तो उत्पीडन चार पाँच ढङ्गले प्रकट भएको छ, जस्तै हिजो नेपाललाई हिन्दू अधिराज्य भनिएको थियो र अरू धार्मिक पहिचानलाई नामेट गरेर तपाईँले चाहिँ एउटा धार्मिक हिसाबले उत्पीडन गर्नुभएको अथवा एकात्मक धार्मिक राज्यको निर्माण परिकल्पना थियो, जसलाई हामीले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो, राज्यको कुनै धर्म हुने छैन, नेपालमा मानिने सबै धर्मावलम्बीहरूको अधिकार समान हो भनेर त्यसलाई हामीले सम्मान गऱ्यौँ। हिजो भाषिक उत्पीडन थियो, नेपाली भाषा देवनागरीमा लेखिने नेपाली भाषालाई मात्रै हामीले राष्ट्रिय भाषा भन्थ्यौँ, अरू मातृभाषाहरूको सम्मान थिएन। धन्यवाद छ गणतन्त्रलाई यो परिवर्तनलाई, जसले नेपालमा बोलिने प्रत्येक मातृभाषालाई राष्ट्रभाषा भनेर समान दर्जा दियो, र भोलि यदि उनीहरूमा त्यो सामर्थ्य छ भनेदेखि नेपालले चाहिँ मल्टिलिङ्गुअल पोलिसी पनि अवलम्बन गर्नेछ। अहिले हामीले भनेका छौँ अघिल्लो संविधान सभाबाट, अहिले तत्कालको लागि चाहिँ सरकारी कामकाजको भाषा नेपाली भाषा हुनेछ, केन्द्रमा एउटा भाषिक आयोग हुनेछ जसले भाषामा त्यो सामर्थ्य विकास हुँदै गयो भने भोलि नेवारी नेपाल भाषा या भोलि मैथिली भाषा या भोलि भोजपुरी अवधि जुनसुकै भाषाले पनि त्यो दर्जा प्राप्त गर्न सक्छन्। हामीले भाषिक उत्पीडन अन्त्य गऱ्यौँ। सांस्कृतिक रूपमा हिजो उत्पीडन थियो, दसैँको 15 दिन छुट्टी, तिहारको 5 दिन छुट्टी, तिजको 3 दिन छुट्टी, म जनै पूर्णियाको 1 दिन छुट्टी, तर कहिले ईदको छुट्टी हुँदैन थियो हो, कहिले ल्होसार छुट्टी हुँदैन थियो, गणतन्त्र नाउन्जेल त ल्होसार ईद यी कुराहरूले त कहिले पनि मान्यता पाएन नि, तर आज हामी नेपालको बहुसांस्कृतिक मान्यतालाई राज्यमा प्रतिनिधित्व गरिरहेका छौँ। र चौथो हामीले के गरिरहेका छौँ, अघि मल्लकेश सुन्दरले एकदम सही कुरा भन्नुभयो, हामीले राज्यका प्रत्येक अङ्गमा 33% महिला सहभागिताको सुनिश्चितता गरेर महिलाको प्रतिनिधित्वलाई, महिलाको अधिकारलाई त्यहाँ स्थापित गऱ्यौँ। यो विषय अलि यो महत्त्वपूर्ण छ, यो लोकतान्त्रिक अधिकारको हिसाबले कुनै मान्छेको उठ्न पाउने, कुनै पनि देशमा नागरिक भएर भोट हाल्ने मान्छेलाई त स्वतन्त्र निर्वाचित उम्मेद्वार हुन पाउने अधिकार पनि सुनिश्चित रहन्छ भन्ने हिसाबले एउटा कुरा यो सही होला, तर सीमाङ्कन पनि महत्त्वपूर्ण हुँदो रहेछ। जस्तो सधैँ तपाईँको भक्तपुरमा चाहिँ किन मजदुर किसान पार्टीको नेताले जित्छ भन्दाखेरि कतै त्यो पार्टी होइन, सीमाङ्कनले पनि फरक त पार्दो रहेछ नि, अलिकति फरक पार्छ। तर तपाईँले अहिले हेर्नुभयो भने धेरै ठाउँमा मधेसमा अब हामीले त्यो कल्चर विकास गरेनौँ, पहाडमा मधेसी समुदायको एकचोटि माओवादी साथीहरूले त्यो प्रस्ताव ल्याउनु भएको थियो, सायद व्यवहारमा कार्यान्वयन हुन सकेन होला, हामीले त्यो कल्चरको विकास गर्नुपर्छ। जसरी पहाडका मान्छे मधेसमा गएर मधेसी बहुल, मधेसी समुदाय बहुलता भएको क्षेत्रबाट पनि पहाडियाहरूले जितिरहेका छन्, भोलि हामीले त्यो कल्चर विकास गर्नैपर्छ। पहाडिया बहुल क्षेत्रमा पनि मधेसी क्यान्डिडेट ल्याएर उठाउने, जिताउने त्यो कल्चर विकास गर्नुपर्छ। तर एउटा कुनै जाति विशेषलाई मात्रै राजनीतिक अधिकार दिने र अरूलाई वञ्चित गर्ने कुरा भने त्यो चाहिँ लोकतान्त्रिक हुँदैन। पुष्पाजी, अहिले सबै अधिकारको कुराकानी गर्दाखेरिमा उनीहरूले उत्पीडित भएका समुदायले अलिकति आफूलाई अरूभन्दा बढी अधिकार पाएको महसुस गरे, पाउने सम्भावना देखे भने न हामी चाहिँ समतामूलक समाजको अगाडि पुग्छौँ। सबैलाई लु अब तिमीहरू पनि स्कुल जान पायौ भनेर खोलिदिएर हिजो स्कुल गएका पढेका बसेका मान्छेहरू त अगाडि गएको गएको भन्ने एकैचोटि कुद्ने कि उनीहरूलाई अलिक छिटो ल्याएर अनि बल्ल कुदाउने भन्ने जुन परिपाटीमा अहिले हामी छलफल गरिरहेको छौँ, तपाईँहरूले प्रस्ताव गरेकोमा के चाहिँ त्यस्तो व्यवस्था छ जसले चाहिँ हिजो उत्पीडित समुदाय नेपाली कङ्ग्रेसमा 52 क्षेत्री जति छन् त्यति नै सङ्ख्यामा दलित पनि भत्तै माथि आउन सक्ने, जनजाति पनि भत्तै माथि आउन सक्ने, देशको संरचनामा अरू समुदाय माथि आउन सक्ने त्यो व्यवस्था चाहिँ कसरी सुनिश्चित? सुरुवात त गरिसक्यो नि, कङ्ग्रेसको विधान हेर्ने हो भने केन्द्रीय समितिमा पनि अहिले भनौँ नि काङ्ग्रेसको निर्णायक ठाउँमा पनि समावेशी प्रतिनिधित्वको सुनिश्चितता विधानले गर्यो, जहाँ सबै जातिका मधेस जातिका जनजाति दलित समुदाय महिलाहरू यो सबै एउटा स्ट्रक्चर पार्टीको पुनर्संरचना किन त्यो पनि के हो भने सबै लिड गर्ने पोलिटिक्स लिड गर्ने त पार्टीले हो, पार्टीको विधान अब अलिकति बिस्तारै बिस्तारै लोकतान्त्रिकतिर त समावेशी जुन तपाईँले भन्नुभयो विभिन्न तबकाका जो हिजो एउटा मात्रै वर्गले एउटा जातले पार्टी चलाइरहेको थियो आज केन्द्रीय समितिको तपाईँले स्ट्रक्चर हेर्ने हो भने त्यहाँ समावेशी चेहरा छ, यद्यपि अझै पनि सङ्घर्ष जारी छ त्यहाँ त्यो प्रतिनिधित्व बढ्नुपर्छ। तर तपाईँले भने जस्तै राज्यको पुनर्संरचनालाई सङ्घीयतासँग जोडेर हेर्दाखेरि निश्चय नै हाम्रो जस्तो जातीय विविधता भएको देशहरूमा हामी बहुजातीय भन्ने कसरी सैद्धान्तिक कुरा आयो भने एकल जातीयका मुद्दा अगाडि बढ्ने बित्तिकै बहुजातीय योभन्दा बढी राम्रो हुन्छ हाम्रो देशको लागि, किनभने दुईवटा कुरा हो, एउटा प्रतिनिधित्वको सवाल, एउटा रूपान्तरणको सवाल। तपाईँले भने जस्तै प्रतिनिधित्वको सवालमा त सबै दलित समुदायले त प्रतिनिधित्व गर्न त पाउने होइन, राजनीतिक अधिकारमा त मतदान दिने अधिकार चाहिँ सुनिश्चित हुन्छ, तर राजनीतिक अधिकार अन्तर्गत उम्मेदवार हुने अधिकार त केन्द्र प्रदेश र स्थानीयमा त सबै दलित समुदाय सबै पिछडिएका जनजातिले त त्यहाँ प्रतिनिधित्व पाउँदैनन्, तर त्यसलाई कसरी अब हामी व्यवस्थापन गर्ने भन्ने बित्तिकै सङ्घीयताको एउटा अहम मुद्दा के राखियो भने रूपान्तरणका मुद्दाहरू, सामर्थ्यका मुद्दाहरू, सामाजिक आर्थिक सांस्कृतिक धार्मिक रूपान्तरण जसले गर्दा सबै ती तबकाहरूलाई सङ्घीय राज्य व्यवस्थाबाट ती सबै साधन स्रोत शक्तिमा पहुँचको अनुभूति होस्, अनुभूतिको कुरा सबभन्दा ठुलो कुरा हो। त यी दुईवटा मुद्दालाई सामर्थ्य र पहिचानका मुद्दालाई सङ्घीयताको पुनर्संरचना रिस्ट्रक्चरिङ गर्दाखेरि पावर सेयरिङका कुरा आउने बित्तिकै त्यसै केवल प्रतिनिधित्वका मात्रै कुरा गऱ्यौँ भने मलाई लाग्छ फेरि हामीले खोजे जस्तो रूपान्तरण हामी पाउँदैनौँ। जस्तो महिलाहरूको अहिले सङ्घीयमा सङ्घीयतामा महिलाहरूको प्रतिनिधित्वको सवालमा बहस अगाडि बढिराखेको छ, पावर सेयरिङमा महिलाहरू किन पुग्न नसक्ने निर्णय गर्ने ठाउँमा भन्दाखेरि त्यो स्ट्रक्चरमा कसरी महिलाहरू पुग्ने भन्नुको अर्थ त 50% जनसङ्ख्या त पुग्ने होइन, तर त्यसको प्रतिनिधित्व पुग्ने हो, तर रूपान्तरण 50% पपुलेसनले पाउने किसिमको नीति निर्माण हुनुपर्छ भनेर सामर्थ्यलाई पनि हामीले अहम मुद्दाको रूपमा हामीले रूपान्तरणसँग जोडेर त्यस हिसाबबाट प्रतिनिधित्वलाई विविधता भएका समावेशीकरण भएकालाई सुरुवात पनि गरेका छौँ, र भोलि संहिताको रिस्ट्रक्चरिङहरू गर्दाखेरि पनि तपाईँले भनेका दुइटै मुद्दा एउटा प्रतिनिधित्वको मुद्दालाई डाइभर्सिटीसँग जोडेर दिने, त्यति मात्रै होइन सबलीकरण र रूपान्तरणका मुद्दाहरू पनि त्यही डाइभर्सिटी तपाईँले भनेकै जुन समुदायले जुन जस्तो भनौँ नि पहिला पनि कुरा आयो त्यसलाई अब हामी कसरी सानो सेल्टरहरू या सानो कुनै बनाएर संरचनाहरू बनाएर त्यो भाषिक सांस्कृतिक धार्मिक सम्मानका कुराहरू पनि अधिकारहरू दिन सक्छौँ। भर्खरै प्रदीपजीले भन्नुभयो कि हामीले एउटा नेपाल भाषालाई राष्ट्रिय भाषा भनेका थियौँ भने अब हामी प्रदेशमा पनि त्यहाँको अरू भाषालाई पनि हामीले मान्यता दिने भन्ने कुराहरू त सैद्धान्तिक व्यवस्था अगाडि चलिसक्यो। मणिजी, मैले तपाईँको विचार राय बुझ्न खोजेँ। जस्तो अहिले पनि म यसो सम्झिन्छु, जस्तो अहिले महिला ककस विभिन्न महिला प्रतिनिधिहरूले चाहिँ यसपालि कुनै एउटा निश्चित निर्वाचन क्षेत्रहरू तोकिनुपर्छ जहाँ चाहिँ महिला महिला मात्र उठ्न सकियोस् ताकि महिला जितेर आउँछन् भन्ने कुरा उठ्या थियो। त्यतिखेर यो कुरामा चार चाहिँ दलबिच एकमत हुन सकेन, सम्भवतः कुनै ठाउँमा को उठ्नुपर्छ उठ्नु हुँदैन भन्ने कुराको निर्णय चाहिँ लिपिबद्ध रूपमा कुनै त्यसरी तोक्नु ठिक हुँदैन कि भन्ने लाएर नै यो विषय टुङ्गेन होला। अन्त्यमा के भयो भन्दाखेरि महिलाहरू धेरै ठाउँबाट हार्नुभयो, सो म त 10 सिट यसपालि प्रत्यक्षबाट आए भने राजनीतिक अग्राधिकारको कुरा गर्दाखेरिमा एउटा चाहिँ तपाईँको जो पनि उठ्न पाउने अधिकार पनि खुलाइ छोड्नुपर्ने, अनि अर्को चाहिँ कुनै एउटा निश्चित समुदाय चाहिँ कहिले नआउने वातावरण पनि अन्त्य हुनुपर्ने। त्यही कुरो मैले प्रशासनमा लगेर जोडेँ भने नेपालमा चाहिँ 33% महिलाहरू चाहिँ चाहिन्छ भन्ने कुरा त जनआन्दोलनले स्थापित गर्नुपर्ने रहेछ नि त। 45% चाहिँ आरक्षणको व्यवस्थाको कुरा गर्ने हो भने त्यो पनि फेरि अर्को आन्दोलनले स्थापित गर्नुपर्ने रहेछ। तपाईँको अनुभवले के भन्छ, राज्य समावेशी बनाउने राज्यको सबै निकायमा चाहिँ मान्छे अनुहार पनि त्यही खालको देखिनु पर्यो भन्ने कुरालाई चित्रण गराउने उपाय के हुन सक्छ? म यो विषयमा चाहिँ दुखी नै छु कि हाम्रो निजामती सेवा वा समग्र चाहिने सरकारी सेवाहरूमा महिलाको अनुहार देखिँदैन धेरै, वा विभिन्न जनजाति अरू समुदायहरूको देखिँदैन। त्यो दुःख लाग्ने विषय नै हो, तर त्यसको एन्सर गर्ने थुप्रो तरिकाहरू छ। जस्तै अब अघि अब देवेन्द्रजीले वा प्रदीपजीले वा पुष्पजीले भन्नुभयो नि, एफर्मेटिभ एक्सनहरूको पनि प्रयोग चाहिँ गर्नैपर्छ। रिजल्टसँग नगरे होइन, होइन 45% त गरियो नि त अहिले, अब 45% काफी भयो कि भएन, वा 55% पनि कसरी छिटो चाहिँ क्विकली फास्ट ट्र्याकबाट तालिमहरू दिएर योग्यता बनाउनु पऱ्यो नि त। कमजोरी त राष्ट्र सेवाको, राष्ट्रका सबै नागरिकले बराबरी अधिकार सम्पन्न बनाएर सेवा त गर्नु पऱ्यो। त्यो मानेमा कोही मान्छे कमजोर भयो, कोही कर्मचारी कमजोर भयो भने त ऊ जुन जातको भए पनि काम लागेन नि भन्न खोजेको मैले, कि कर्मचारीले इफिसियन्टली सर्भिस नै दिनुपर्छ। त्यो पक्षमा डक्टर डक्टर त डक्टर हो नि त, डक्टर पढेकै हुनु पऱ्यो नि, नारी छाम्न औषधि लेख्न सक्ने क्षमता भएको मान्छे त चाहियो भने त्यो क्षमता विकास गर्नको लागि पनि हामीले लगानी गर्नुपर्छ, तालिम दिनुपर्छ, क्विकली उनीहरूलाई चाहिँ ट्रेन गरेर माथि ल्याउनुपर्छ, त्यहाँ पनि लगानी गर्नु पऱ्यो र त्यो पनि देखिने हुनु पऱ्यो, खालि कागजमा भएर भएन कि व्यवहारमा हुनु पऱ्यो, त्यो पनि मान्छु। र आरक्षणको कुरालाई पनि अगाडि बढाउनु पऱ्यो र त्यो कुरा चाहिँ नै अघि यहाँले भने जस्तो महिलाको कोटा वा दलितको कोटाबाट चुनावमा पनि हुनसक्छ, अब आउने चुनाव प्रणालीमा हुनसक्छ। त्यतिखेर मलाई लाग्छ काङ्ग्रेस एमाले पनि काहीँ न काहीँ नजिक थिए त्यो कुराको, जतिखेर यो 601 बनाउने कुरा हुँदै गएको थियो नि, मन्त्री हुँदाखेरि उहाँहरूसँग डिबेटमा हुन्थे, जुन सङ्ख्या बढाइयो नि त्यो हुँदाखेरि कसरी महिलाको सङ्ख्या बढी बढाउने भन्दाखेरि सायद चाहिने यो कोटाबाट हुन्छ कि भन्ने कुरा पनि, कोटाको कुरा पनि उनीहरू गर्न सकिने हुन्छ। अन्तर्गत यो पावर सेयरिङको कुरा हो, पावरमा सबैले आफ्नो हक खोजेको छ, पावरको विभिन्न संरचनाहरूमा चाहिने सिभिल सर्भिस वा आर्मी वा पोलिटिकल पावरहरू पनि हो होइन, तर त्यो चाहिँ पार्टीभित्र पनि पावर छ है, पार्टीहरू इम्पोर्टेन्ट हो यो मुलुकमा, त्यस कारणले पार्टीको स्ट्रक्चरभित्र खालि गोटा गन्तीमा होइन कि सङ्ख्यामा होइन कि, जस्तै पुष्पजीले भने काङ्ग्रेसभित्र महिलाहरूको भोइस चाहिँ को स्ट्रेन्थ देख्नु पऱ्यो क्या, काङ्ग्रेसभित्रको महिलाको ककसले बोलेका कुरा काङ्ग्रेसको टप लिडरसिपले सुन्छ त्यसलाई लागू गर्छ भन्ने क्रिटिकल स्ट्रेन्थ भयो भने त काङ्ग्रेस चेन्ज हुन्छ नि, वा एमाले चेन्ज हुन्छ नि, वा एमाओवादी चेन्ज हुन्छ नि, त्यो कुरा पार्टीको इन्टर्नल स्ट्रक्चरहरूमा पनि त्यो मोर इम्पोर्टेन्ट छ जस्तो मलाई लाग्छ। त्यहाँ चेन्ज भयो भने त्यसको रिफ्लेक्सन क्विकली सिभिल सर्भिसमा अन्यत्र पनि देखिन्छ जस्तो लाग्छ। रामजनमजी, तपाईँले अघि भन्नुभयो नि जस्तो अहिलेको एकात्मक शासन व्यवस्थाभित्र कुनै एउटा समुदाय पछाडि पर्यो, त्यो भएर हामी नयाँ संरचना बनाउन चाहन्छौँ ताकि त्यो पछाडि बसेको समुदाय अगाडि आओस्। तपाईँले त्यही भएर अघि चाहिँ थरवर्डको कुरा गर्नुभयो। अब यो बताइदिनुहोस्, हिजो हामी एउटा समुदाय पछाडि परे अर्को समुदायका कारणले गर्दा, आज हामी अर्को समुदायलाई चाहिँ अगाडि ल्याउनको लागि गरिने व्यवस्थाले फेरि अर्को समुदायलाई अब चाहिँ हामी पछाडि पऱ्यौँ भन्ने कुराको महसुस नगराउनु पनि त हाम्रो त्यो न्यायाधीश सिद्धान्तको हिसाबले त्यो पनि ध्यान दिनु पऱ्यो। अहिले हामीले खोजिरहेको व्यवस्थामा एउटा समुदाय पछाडिबाट अगाडि ल्याउनको लागि अर्को समुदाय पछाडि पर्या छैन भन्ने महसुस गराउने उपाय के हुन्छ? हेर्नुहोस्, के छ भने अहिले एउटै मात्रै समुदाय भन्दा पनि समग्रलाई हामीले हेर्नुपर्छ र हामी समावेशी ढङ्गले जानुपर्छ भन्ने त्यो उद्देश्यबाट मैले त्यो कुरा भन्या हुँ। अब यहाँ त के आयो भने, अब जस्तै अब थारूहरूको कुरा मैले अघि नै उठाएको थिएँ, जो पिछडिएका छन् तिनीहरूलाई कसरी रान्तिको मूलधारमा ल्याउन सकिने हो त्यो अवस्थाबाट हामीले जानुपर्छ, न कि यस्तो किसिमको हामीले राज्य पुनर्संरचना गर्नु हुँदैन ताकि सानोभन्दा सानो भनौँ वर्ग छ उसलाई एकदमै पेलेर लग्ने, वा अन्य समुदाय छ त्यसलाई एकदमै माथि राज्य गर्ने त्यो काम नगरौँ। हामी यस्तो किसिमको संरचना बनाऊँ ताकि सबैले महसुस गर्न सकोस् कि यो मेरो हो, यो मेरो प्रदेश हो, मेरो राज्य हो, मेरो भूमि हो, हर ठाउँमा मेरो सहभागिता छ। त्यो किसिमको हामीले पहलकदमी गरौँ, त्यो दृष्टिकोणबाट जाउँ भन्ने कुराको बारेमा हाम्रो भनाइ हो। समग्र कुरा सुन्दाखेरि तल्लो तहसम्म स्वायत्तता दिने व्यवस्था लागू हुनुपर्छ भन्ने कुरामा कुनै पनि पार्टीको दुईमा देखिएन, हामीले जुन तरिकाले हिजो उत्पीडित परेका पछाडि पारेका समुदायलाई कुनै न कुनै व्यवस्था नीतिमा सीमाङ्कनमा र अधिकारका सवालमा कुराकानी गर्दाखेरिमा चाहिँ कुनै पनि व्यवस्थाबाट चाहिँ उनीहरूलाई चाहिँ अहिलेभन्दा छिटो र चाँडो चाहिँ मेन स्ट्रिममा ल्याउनुपर्छ भन्ने कुरा कुनै पनि पार्टीको दुईमा देखिएन. नामका सवाल पनि ठुलो विमतिहरू देखिएनन्. धेरै धेरै धन्यवाद. कार्यक्रम संहिता सङ्गालोमा राजनीतिक दलले अघिल्लो संविधान सभामा प्रस्ताव गरेको प्रदेशहरूको सङ्ख्या, त्यसले पार्ने प्रभाव र त्यहाँभित्र पहिचान र सामर्थ्यको बारेमा गरिएको छलफल हामीले भर्खर सुन्यौँ. छलफलमा सहभागी हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुष्प भूषाल, नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप गेवाली, एनेकपा माओवादीका देवेन्द्र पौडेल, मधेसी जनअधिकार फोरमका रामजनम चौधरी, पूर्व सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिक, राज्य पुनर्संरचना आयोगका तत्कालीन सदस्य मल्लके सुन्दर अनि सङ्घीयतामा चासो राख्ने राजनीतिक शास्त्रका विद्यार्थीहरू. कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले. सबैजनालाई धेरै धेरै धन्यवाद. पहिचान र सामर्थ्यको सैद्धान्तिक र अभ्याससँग सम्बन्धित आधार तय गर्ने क्रममा जातीयता, भाषा, संस्कृति, भूगोल र इतिहासलाई पहिचानको आधार मानिएको छ. त्यस्तै आर्थिक अन्तर्निर्भरता र क्षमता अनि पूर्वाधार विकासको अवस्था र सम्भावना, प्राकृतिक स्रोतको उपलब्धता अनि प्रशासनिक सुगमता सामर्थ्यका आधारहरू मानिएका छन् भन्ने कुरा राजनैतिक दलका प्रतिनिधिहरूबाट आएको छ. राज्य पुनर्संरचना आयोगको प्रतिवेदनले पनि पहिचान र सामर्थ्यको विषयलाई अझ प्रष्ट व्याख्या गरेको छ. अब भन्ने संविधानमा सङ्घीय संरचनाको यो स्वरूपलाई सर्वसम्मतिले पारित गर्ने आयोगको प्रतिवेदनले भनेको कुरा आजको छलफलमा पनि उठ्यो. पहिचान र सामर्थ्य सङ्घीय संरचनाको परिपूरक हो भन्दा पनि हुन्छ. एकदमै अन्तर सम्बन्धित कुराहरू हुन् यिनीहरू. सामर्थ्यको दृष्टिकोणले नेपालको विविधता भन्नु नै सांस्कृतिक पहिचानको विविधता हो भन्न सकिन्छ. यी दुई कुरालाई चाहिँ अलग राखेर सङ्घीय संरचनाको आधार निर्ख्योल हुन सक्दैन भनेर धेरै छलफलमा पनि कुरा उठ्यो. अघिल्लो संविधान सभामा टुङ्गो लाग्न नसके पनि त्यति बेलाको सिकाइ अनि परिपक्वताले अब राजनैतिक दलहरू यो विषयमा पहिले जसरी नहल्जेलान् भन्ने आश गर्न सकिन्छ र यो समस्या चाहिँ चाँडै समाधान होला भन्ने आश गर्न सकिन्छ. आज हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. कार्यक्रमबारे अब चाहिँ केही प्रतिक्रिया सुनौ सहकर्मी प्रियङ्का बुढाथकीबाट. जिज्ञासुले आफ्नो ट्विटरमा लेख्नु भएको छ, पहिचान सहितको संघीयता मार्फत सबै समुदायका जनताको बराबर हक र आत्मसम्मान स्थापित गर्न नसकिएसम्म मुलुकको आधारभूत चरित्र सबल हुँदैन. सरकारले नगरपालिकाको संख्या बढाएको खबरप्रति व्यङ्ग्य गर्दै लोकराजले ट्विटरमै लेख्नु भएको छ, संघीयतामा जाने भन्ने फेरि अहिलेको संरचना पनि फेरबदल गर्ने. मैले त संघीयता भनेको राज्यहरू निर्माण गर्ने होला भनेर सोचेको, नगरपालिका बनाउने पो रहेछ. यसै विषयमा महेश्वर चौधरी ट्विट गर्नुहुन्छ, नगरपालिकाको निर्णयले संघीयतालाई चुनौती दिएको हो र संघीयता दिन्न भन्ने सन्देश सत्तारूढ दल नेपाली कङ्ग्रेस र एमाले दिएको मैले बुझे. बुद्धिकार्की ट्विटरमै लेख्नुहुन्छ, संघीयताको मूल मर्म हो स्वायत्तता, तर विडम्बना संघीयताको सबैभन्दा ठूलो प्रवर्धक दलमा विद्यार्थी संगठनको नेता पनि पार्टी हेडक्वार्टरले हुन्छ. हाम्रो टोल फ्री नम्बरमा पाँच खाल काभ्रेबाट समीर खड्काले भौगोलिक विविधताका कारण संघीयताको विकल्प नभएको विचार रेकर्ड गराउनु भएको छ. केही पनि असर पर्दैन. संख्या 10, 15, 20, 50 जतिवटा बनाए पनि हुन्छ. यहाँ 14 अञ्चल 75 जिल्ला 5 विकास क्षेत्र बनाउँदा पनि त देशले आर्थिक भार धानिएको थियो, संख्या केही असर परेको थियो थिएन नि. त्यस कारण विकास गर्ने हो भने आफ्नो दलको इन्ट्रेस्टमा नभई एउटा समग्र नागरिकहरू चाहिँ नेपाली हुन्, नेपालीको हितमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमालदेखि पराई हामी समान हिसाबको चाहिँ विकास गर्छौँ भनेर लाग्ने हो भने यहाँ चाहिँ संघीयताको लागि ठुलो बहस गरिरहनु पर्ने आवश्यकता छैन. त्यस्तै नेत्रहीन सङ्घका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले सङ्घीय नेपालमा अपाङ्गता भएकाहरूलाई पनि अहिलेभन्दा विशेष व्यवस्था हुनुपर्ने बताउनुहुन्छ. त्यसलाई सहभागी गराउनु पर्यो. त्यसपछि अन्य कुराहरू पनि जस्तो अब न्यायपालिकामा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागिता गराउनु पर्यो. त्यसो भएको खण्डमा अपाङ्गता व्यक्तिहरूको उत्थान हुनेछ र यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरिसकेको सम्बन्धमा नेपाल पक्ष राष्ट्र हो, त्यसैले सो कानुनलाई घरेलुकृत गर्नको लागि पनि संविधान सभाले एउटा स्पष्ट खाका तयार गरोस्। प्रतिक्रिया पठाउनुहुने सबैलाई धेरै धेरै धन्यवाद. संघीयता सम्बन्धी तपाईँलाई लागेको कुरा हामीलाई पठाउन सक्नुहुन्छ. अन्टाना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका 50 भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ. कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला. पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ। अनि फेसबुक र ट्विटरमा समेत संघीयता सँगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सँगालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। कार्यक्रम संघीयता सङ्गालोमा आज हामीले राजनीतिक दलले अघिल्लो संविधान सभामा प्रस्ताव गरेका प्रदेशको संख्या र त्यो भित्र पर्ने पहिचान र सामर्थ्यका बारेमा कुराकानी गर्यौँ। आज प्रसारित सामग्रीको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np पनि सुन्न पाइन्छ। त्यहाँ पनि कार्यक्रम सुनिसकेपछि आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीमा आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुले, प्रियङ्का बुढाथकी, प्रविधीय अर्जुन राउतसँगै म कल्पना भट्टराई र म गणेश आचार्य पनि बिदा हुन्छौँ। नमस्कार। नमस्कार। तपाई हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। केएन प्लाजा तपाईलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सु सेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर्स, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम